आदरणीय दर्शक महान भाउहरु दुई जना असाध्यै राम्रो नाच्ने अघि नै मैले भनिसके देखाइसके नाच एउटा तारा गुरुङज्यू अनि अर्को भाइ सुखीराम भाइलाई म तपाईहरुको जोरदार तालीका साथ मञ्चमा रमाइलो नृत्य प्रस्तुतिलाई बोलाउन चाहन्छु Anuhar